أم يقولون افترى على الله كذبا، أم يا يقولون، وہ لوگ کہتے ہیں، کیا کہتے ہیں؟ افترى على الله كذبا، کہ اس شخص نے اللہ پر جھوٹ گھڑا ہے. یعنی ایک شخص پیغمبر نہ ہو اور جھوٹ بول کر اپنے آپ کو پیغمبر بتائے تو اس کا کلام بھی پھر سچا کلام تو نہیں ہوگا، وہ تو جھوٹ گھڑ رہا ہوگا اللہ پر. فَإِن يَشَأْ اللَّهُ يَخْتِمْ عَلَىٰ قَلْبِكَ، اگر یہ بات درست ہے، یعنی اگر اس الزام میں کوئی سچائی ہو تو اللہ چاہے تو آپ کے دل پر مہر کر دے. یعنی کسی پیغمبر کو اس بات کی اجازت نہیں کہ اللہ پر جھوٹ باندھے، کیونکہ اگر کوئی پیغمبر ایسا کرے تو اللہ تعالیٰ اس کے دل پر بھی مہر لگا سکتا ہے. تو گویا وہ لوگ جو یہ کہتے ہیں کہ یہ قرآن آپ نے خود گھڑا ہے، یعنی نبی صلی اللہ علیہ وسلم نے خود ہی لکھ لیا ہے، تو یہ دراصل اللہ کے رسول صلی اللہ علیہ وسلم کو بھی اپنے جیسا ہی سمجھتے ہیں. تو ایسے لوگوں کے دلوں پر تو مہر لگی ہوئی ہے. وَيَلْهُ اللَّهُ الْبَاطِلَ، اور مٹا دیتا ہے اللہ باطل کو. وَيُحِقُّ الْحَقَّ بِكَلِمَاتِهِ، اور حق کر دیتا ہے حق کو اپنے کلام کے ذریعے، اپنے کلمات کے ذریعے. یعنی اگر یہ قرآن باطل ہوتا، جیسے یہ لوگ کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے نعوذ باللہ اللہ پر جھوٹ گڑا ہے، خود سے لکھ کے اللہ کے نام منسوب کر دیا ہے، تو اللہ تعالیٰ اس چیز کو باقی نہ چھوڑتے، اس کو مٹا ڈالتے. کیونکہ اللہ تعالیٰ کبھی بھی باطل کو پائیداری نہیں دیتے، باطل جم نہیں سکتا، اور حق ہمیشہ ثابت ہو کر رہتا ہے. وَيُحِقُّ الْحَقَّ بِكَلِمَاتِهِ، اللہ تعالیٰ اپنے کلام کے ذریعے حق کو حق کر دکھاتا ہے. اِنَّهُ عَلِيمٌ بِذَاتِ الصُّدُورِ، بے شک وہ سینوں کے بھید جاننے والا ہے، سینوں کے چھپے ہوئے راز تک جانتا ہے. یعنی اس کو سب پتا ہے کہ آپ صلی اللہ علیہ وسلم جو بھی کوششیں کر رہے ہیں وہ کس قسم کی ہیں، اور آپ کے مخالفین جس طرح کے الزامات لگا رہے ہیں اس کے پیچھے ان کی نیتیں کیا ہیں. وَهُوَ الَّذِي يَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهِ وَيَعْفُو عَنِ السَّيِّئَاتِ وَيَعْلَمُ مَا تَفْعَلُونَ، وہی ہے جو اپنے بندوں سے توبہ قبول کرتا ہے. توبہ کا کیا مطلب ہے؟ گناہ پر شرمندگی یا شرمندہ ہو کر اس کو چھوڑ دینا اور آئندہ نہ کرنے کا وعدہ کرنا. تو جو شخص بھی ایسا کرے اللہ تعالیٰ اس کی توبہ کو قبول کر لیتے ہیں اور اس کی برائیوں سے درگزر کرتے ہیں. یعنی پچھلی زندگی میں جو خطائیں ہو چکی ہوں ان پر سزا نہیں دیتے. وَيَعْلَمُ مَا تَفْعَلُونَ، اور وہ خوب جانتا ہے جو کچھ تم کرتے رہتے ہو، یعنی نیک یا برے اعمال میں سے. وَيَسْتَجِيبُ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَيَزِيدُهُم مِّن فَضْلِهِ، اور وہ ایمان لانے والوں اور نیک کام کرنے والوں کی دعا قبول کرتا ہے اور اپنے فضل سے ان کو اور زیادہ دیتا ہے. یعنی ان کی دعائیں سنتا ہے، ان کی خواہشات پوری کرتا ہے. جیسا کہ حدیث میں آتا ہے نا کہ اللہ اپنے بندے کی توبہ سے اس شخص سے بھی زیادہ خوش ہوتا ہے جس کی سواری کھانے پینے کے سامان کے ساتھ صحرا یا بیابان میں گم ہو جائے اور وہ ناامید ہو کر کسی درخت کے نیچے لیٹ جائے کہ اچانک اسے اپنی سواری مل جائے، اور وہ خوشی کے ساتھ یوں پکار اٹھے کہ اے اللہ تو میرا بندہ اور میں تیرا رب. یعنی خوشی کی شدت میں اس کی زبان بھی صحیح سے الفاظ ادا نہ کر سکے. تو اللہ تعالیٰ اپنے ایمان والے بندوں کے عمل صالح بھی قبول کرتا ہے، ان کی دعائیں قبول کرتا ہے، ان کے گناہ معاف کر دیتا ہے اور ان کو اپنے فضل سے زیادہ عطا کر دیتا ہے. والکافرون، اور کافر لوگ، لہم عذاب شدید، ان کے لیے شدید عذاب ہے. ولو بسط اللہ الرزق لعباده، اور اگر کھول دے اللہ رزق کو اپنے بندوں کے لیے، یعنی جو جتنا چاہتا ہے ان کو اتنا ہی دے دے، تو نتیجہ کیا نکلے؟ لبغوا فی الارض، تو وہ زمین میں بغاوت کر ڈالیں. یعنی اللہ تعالیٰ اگر ہر شخص کو اس کی مرضی کے مطابق جو وہ چاہتا ہے دنیا میں ہی دے دے تو زمین فساد سے بھر جائے، ہر شخص دوسرے پر زیادتی کرنے لگے. اصل میں ہمیشہ ہر شخص کی ہر خواہش کا پورا ہونا انسانوں ہی کے لیے نقصان دہ ہے، اس سے زندگی کا کوئی کام نہیں چل سکتا. اس کی مثال ایسے ہی ہے जैसे सड़क पे चलने वाली ट्रैफिक। अगर हर शख्स को उसकी मर्जी के मुताबिक इशारा पार करने दिया जाए तो नतीजा क्या निकले? ट्रैफिक जाम हो जाए, क्योंकि सारी गाड़ियां अपनी अपनी मर्जी के मुताबिक जहां जहां उनको जगह मिले वहां आके वो रुक जाए, और हर एक चाहे पहले मुझे जाना चाहिए, कोई रुकने को तैयार ना हो तो नतीजा क्या होगा? सभी रुक जाएंगे, है ना। इसी तरह अगर हर शख्स की हर मर्जी, हर ख्वाहिश पूरी होने लगे तो नतीजा क्या? कुछ भी हासिल ना। मसलन आमतौर पर लोग बेटों से बहुत मोहब्बत करते हैं, अगर वो चाहे हमारी सारी औलाद बेटे ही हो तो दुनिया मर्दों से भर जाए, और फिर नतीजा क्या हो? उसके बाद नस्ल इंसानी खत्म होकर रह जाए, आगे सिलसिला चल ही ना सके। इसी तरह अगर हर शख्स को उसकी मर्जी का मकान मिल जाए और हर शख्स अपनी मर्जी का घर बनाना चाहे अपनी मर्जी के इलाके में, तो नतीजा क्या निकले? फिर सारी जमीन पे घर ही बन जाए और जमीन पे खेती बाड़ी का सिलसिला शायद बाकी ना रहे, क्योंकि हर इंसान चाहेगा कई कई एकड़ में घर बनाए, दुनिया को ही जन्नत बनाने पे लग जाए। तो जब अल्लाह ताला हमारी हर मर्जी नहीं पूरी करता या हमारी हर ख्वाहिश पूरी नहीं होती, खा वो माल दौलत के मामले में या वैसी ख्वाहिशात से मुतल्लिक हो, तो जमीन पे फसाद बरपा हो जाए, जमीन का निजाम चल ही ना सके। फिर इसी तरह कोई किसी की मातहती कबूल ही ना करे, हर शख्स को उसकी मर्जी की जहानत मिल जाए, हर शख्स को उसकी मर्जी की तालीम मिल जाए, हर शख्स को उसकी मर्जी का कारोबार मिलने लगे, नतीजा क्या निकले? सोचे ना जरा। तो ये जो अल्लाह ताला ने हद बंदियां लगाई हुई है ना, कि इससे ऊंचा कद नहीं तुम्हारा हो सकता, इससे लंबे हाथ नहीं मिल सकते तुम्हें, इससे ज्यादा बड़ा घर नहीं मिल सकता, इससे ज्यादा माल में वसत नहीं हो सकती, इससे ज्यादा आगे तुम्हारी मर्जी नहीं चल सकती, तो ये सारा डिसिप्लिन अल्लाह ताला ने अपनी मर्जी के मुताबिक दुनिया के इंतजाम को चलाने के लिए रखा है। और अगर ये खत्म हो जाए और ये किसी और बंदे के हाथ में दे दिया जाए तो दुनिया का निजाम चल ही नहीं सकता। वला की युनज़िलु बिकदर मा यशा, लेकिन वो नाजिल करता है अंदाजे के मुताबिक जितना वो चाहता है, यानी जिसको जितना मिलना चाहिए उतना ही वो देता है। और ये उसकी अपनी मसलियत और हिकमत है कि किसको कितना देना चाहिए, ये फैसला वो किसी और से पूछ के नहीं करता, इस फैसले में उसका कोई शरीक नहीं, वो तन्हा है अपने फैसलों में, जिसको जितना चाहे दे, जिससे जो चाहे रोक ले। रिस्क की तकसीम जो अल्लाह ने बंदों पे नहीं छोड़ी या इवन बंदों की मर्जी पे भी नहीं छोड़ी और सिर्फ अपने हाथ में रखी, इसी में हम सब के लिए बहुत बड़ी भलाई है। बाज़ुकत हम सोचते हैं कि हमारे साथ ऐसा क्यों हुआ, ये कैसे हुआ, ये नहीं होना चाहिए था, हम मसलहतें नहीं समझते, उसके पीछे की हिकमतें नहीं समझते, इसलिए हमें एतराज भी नहीं करना चाहिए। इसी से मिलता जुलता मजमून सूरत अज़-ज़ुख़रुफ़ की आयत नंबर 34 में भी आता है, वलौला अन यकूना अन्नासु उम्मतन वाहिदतन लजअलना लिमन यकफुरु बिर्रहमान लिबुयूतिहिम सुक़ुफ़न मिन फ़िद्दतिन वमआरिज अलैहा यज़हरून وَلِبُيُوتِهِمْ أَبْوَابًا وَسُرُرًا عَلَيْهَا يَتَّكِئُونَ وَزُخْرُفًا وَإِنْ كُلُّ ذَلِكَ لَمَّا مَتَاعُ الْحَيَاةِ الدُّنْيَا وَالْآخِرَةُ عِنْدَ رَبِّكَ لِلْمُتَّقِينَ। अगर ये अंदेशा न होता कि सारे लोग एक ही तरीके के हो जाएंगे, तो हम खुदाए रहमान से कुफर करने वालों के घरों की छतें और उनकी सीढ़ियां जिनसे वो अपने बाला खानों को चढ़ते हैं और उनके दरवाजे और उनके तख्त जिन पर वो तकिए लगा के बैठते हैं सब चांदी और सोने के बनवा देते। ये तो महज हयात दुनिया की मता है और आखिरत तेरे रब के यहाँ सिर्फ मुत्तकीन के लिए है। यानी एक ही तरीके पे हो जाते, इससे मुराद क्या है? ये आता ना इसी आयत के शुरू में कि अगर ये अंदेशा ना होता कि सारे लोग एक ही तरीके पे हो जाएंगे, ये मुराद ये है कि सारे लोग फिर कुफर ही की तरफ माइल हो जाएंगे, क्योंकि अगर काफिरों के पास बहुत नेमते हों तो ईमान वालों के ईमान को खतरा होता है ना। अभी ये सब कुछ नहीं भी तो हम सब उन्हीं के तरीके इख्तियार करने को तैयार बैठे हैं, और अगर ये इतना कुछ हो जाए तो फिर तो शायद ही कोई मुसलमान बाकी रहे, सिर्फ दुनिया की चंद रोजा जिंदगी की रौनक देखकर उसी तरफ लपक जाए, ईमान बेच डाले। वहुव अल्लज़ी युनज़्ज़िलुल ग़ैथ, और वो अल्लाह ही है जो बारिश उतारता है और वो भी अंदाजे से उतारता है, वरना क्या हो? अगर हमारी मर्जी से बारिश उतरने लगे तो हम शायद एक बादल यहाँ से आगे ना जाने दें, सारे यही बरसाना चाहे, गुजर सकता कोई बादल यहाँ से फिर? हम कहें कि समुन्दर के किनारे तो हम रहते हैं, ह्यूमिडिटी सारी हम उसकी बर्दाश्त करते हैं, और बारिश के मजे उठाए मरी में रहने वाले, ये तो बड़ी जाति की बात है। हम तो नहीं जाने देते बादल आके, इस जमीन के पानी तो रोके हुए ना दरिया, उसी पे झगड़े हैं, फसाद है, कितने जंगे मुस्तकिल तौर पर सरों पर मुसल्लत है कि इस दरिया का पानी उधर नहीं जा सकता, वो वहां से नहीं ले सकता। तो अगर बारिश पर भी इंसानों का बस चलता तो जमीन फसाद से भर जाती। वलाकिन युनज़्ज़िलु बिक़दरि मा यशा। अच्छा, इस आयत में जो युनज़्ज़िलु है ये सारी चीजों के नुज़ूल के लिए, हर तरह के रिज़्क़ के नुज़ूल के लिए है। इन्नहु बिइबादिही खबीरुम बसीर, बेशक वो अपने बंदों के बारे में बाखबर है, देख रहा है। वहु अल्लज़ी युनज़्ज़िलुल ग़ैथ, और वो अल्लाह ही है जो बारिश उतारता है, यानी जितनी चाहता है अंदाजे से। मिन बादि मा क़नतु, इसके बाद के वो मायूस हो गए। हमने देखा होगा कि अक्सर बारिश कब आती है, जब गर्मी इंतहा को पहुंच जाती है, लोग बिल्कुल मायूस हो जाते हैं, फिर बारिश उतरती है। ऐसा कम ही होता है कि मौसम अच्छा और फिर और बारिश हो जाए और फिर और हो जाए, नहीं। और जिन इलाकों में बारिश नहीं होती वहां भी आपने नोट किया होगा कि जिस दिन बहुत गर्मी होगी तो उस दिन शाम को ठंडी हवा चल पड़ेगी, अचानक दो चार दिन मौसम अच्छा हो जाएगा, फिर आहिस्ता आहिस्ता गर्मी बढ़ेगी, जब ज्यादा पीक पर पहुंचेगी फिर जरा सा अच्छा हो जाएगा। तो वह अल्लज़ी युनज़्ज़िलुल ग़ैथा मिन बादि मा क़नतु, तो अमूमन बारिश भी कब होती है, जब लोग खुश्क साली से मायूस हो चुके होते हैं। इस तरह फिर नेमत का सही एहसास भी तो होता है ना, और ये भी अल्लाह ताला की एक खास हिकमत है, रहमत और मसलहत है कि बंदे उसकी नेमतों की कदर किया करें। वयंशुरु रहमतहु, और वो फैला देता है अपनी रहमत को। अल्लाह की रहमत की सबसे बड़ी दलील बारिश है, और फिर सिर्फ बारिश ही नहीं और भी बेशुमार नेमतें। और बारिश में भी आप देखें कि पहले ठंडी हवा चलती है, बादल आते हैं, फिर पानी बरसता है, फिर बारिश के जाने के बाद भी खास तरह का साफ सुथरा मौसम होता है, दरख्तों से गर्दो गुबार धुल जाता है, जमीन सैराब होती है, मट्टी की खुशबू होती है, और फिर अरसे तक उसके असरात जमीन पर नजर आते रहते हैं। फिर वो बारिश का पानी आबी जखीरों की शक्ल में, नदी नाले की शक्ल में, झीलों की शक्ल में, या जमीन के अंदर जमा होने की शक्ल में रह जाता है। तो एक बारिश के साथ कितनी रहमतें हैं, कितने मजे। वहुवल्लज़ी युनज़्जिलुल ग़ैथा मिन बादि मा क़नतु वयंशुरु रहमतहु वहुवल वलीयुल हमीद, और वो कारसाज है, तारीफ वाला है, यानी अपने बंदों के काम बनाता है और अपने बंदों की मुश्किलात को दूर करता है, उनकी मायूसियों को दूर करता है, इसलिए वो तारीफ के लायक है अपने एहसानात की वजह से। वमिन आयात ही खल्क समावाति वल अर्द, और उसकी निशानियों में से है आसमान और जमीन की पैदाइश। वमा बस फीहिमा मिन दाब्बतिन, और जो भी उसने फैला दिए उन दोनों में जानवरों में से। दोनों से क्या मुराद है, आसमान और जमीन, और दाब्बा से क्या मुराद है, जमीन पे फिरने वाला जानवर जिसमें जिन्न और इंस के अलावा सारे हैवानात शामिल हैं, जिनकी शक्लें, रंग, जबानें वगैरह मुख्तलिफ हैं, मुख्तलिफ इलाकों पे मुख्तलिफ तरह के जानदार रहते हैं। तो ये सब किसने फैलाए, मैं कभी सोचती हूँ कि अल्लाह ताला ने क्या सोच के मुख्तलिफ जानवरों की डिजाइनिंग की है ना। इसी दूध देने वाले जानवरों को आप देखिए खास शक्ल का बनाया, फिर इसी तरह जमीन पर रेंगने वाले और तरह के हैं, उड़ने वाले और तरह के हैं, मुख्तलिफ रंग हैं, मुख्तलिफ किस्में हैं, मुख्तलिफ शक्लें हैं, मुख्तलिफ काम हैं, मुख्तलिफ गजाएं हैं, मुख्तलिफ आदतें हैं, मुख्तलिफ तरह के घर हैं, किस्मों की सब डिजाइन किए होंगे, क्या सोचते होंगे और किस किस के फायदे के लिए कहाँ किसको होना चाहिए और उसमें क्या कुछ खाना है, उसकी क्या जरूरत है, वो कैसे पूरी की जानी चाहिए, कितनी जबरदस्त प्लानिंग होगी अल्लाह ताला की। क्योंकि आपने सोचा कि गाय और भैंस ही के रंग और शक्ल में कितना फर्क है, हालांकि दोनों दूध देती है। बकरी और भेड़ में आप देख लें, इसी तरह परिंदों में थोड़ा थोड़ा बाज वक्त फर्क होता है, बाज वक्त बड़ा बड़ा फर्क होता है। तुम सोचते हो कि मिलते जुलते किस लिए बनाए और इतने फर्क कैसे बनाए। बाज परिंदे ऐसे होते हैं ना कि एक नजर में देख के आप कहते हैं अच्छा ये फुलां है या फुलां है, एकदम से आप नाम नहीं ले पाते। तो एक एक परिंदे और एक एक जानवर के अंदर फिर कितनी कितनी अनवाह है, मतलब मुर्गी की कितनी किस्म, बिल्ली की कितनी किस्म, कुत्ते के कितने नाम और किस्में, कैसी कैसी शक्लें होती है। तो ये मामूली बात तो नहीं, फिर इनके साइजेस का मुख्तलिफ होना। अब इमेजिन करें जैसे कोई बना बना के सारी चीजें रख रहा हो, फिर उनको फैला रहा हो, फिर उनको खिला रहा हो, फिर उनको समेट रहा हो, फिर उनको खास खास एरियाज में फैलाया हो, سارے جانور ساری زمین پہ نہیں ہیں؟ یہ سب کرنے والا کون ہے؟ اور پھر صرف زمین پر ہی نہیں، فیہما، دونوں میں، آسمانوں میں بھی پھیلائی ہوئی ہے مخلوق، ہم تو صرف فرشتوں کو ہی جانتے ہیں، ہو سکتا ہے کہیں اور بھی لائف ہو، معلوم نہیں وہاں کیا کچھ ہو. اور یہ بھی ہو سکتا ہے کہ صرف پرندوں کی طرف اشارہ ہو جو آسمان کی فضاؤں میں اڑتے رہتے ہیں. یعنی آپ دیکھیں نا، جیسے چیل ہے، ہم تو عام طور پر چیلے وغیرہ ہی دیکھتے ہیں، اور تو اتنے اونچے اڑنے والے پرندے کم ہی یہاں نظر آتے ہیں، لیکن وہ بھی سارا سارا دن آسمان پہ گھومتی پھرتی رہتی ہیں. اگر آپ کسی ایک کو چیز کریں تو گھنٹوں گزر جائیں گے وہ وہاں پر ٹہلتی رہیں گی، ادھر گھوم ادھر، پتہ نہیں کیا کر رہی ہوتی، کیا دیکھ رہی ہوتی، کیوں آ جا رہی ہوتی. کبھی اگر آپ غور کریں آسمان پر، ان کی موومنٹ کو دیکھیں، ان کا زمین پہ دل ہی نہیں لگتا، وہ اوپر ہی سیر کرتی رہتا. تو یہ کس نے ان کے اندر صلاحیت رکھی کہ وہ گھنٹوں فضا میں رہیں اور تھکے نہ، اور زمین کے نظارے دیکھتے رہیں؟ نگاہیں تو ان کی بہت تیز ہیں، کیسے کیسے سینری اوپر سے نظر آتی ہوگی ان کو. اور صرف ایک چیل نہیں ہے، بے شمار ایسے پرندے ہیں. تو یہ سب کچھ اس کی نشانیوں میں سے ہے. وَمِنْ آیَاتِهِ خَلْقُ السَّمَاوَاتِ وَالْأَرْضِ، صرف زمین اور آسمان کی جو تخلیق ہے بذات خود ایک نشانی ہے. وَمَا بَثَّ فِيهِمَا مِن دَابَّةٍ، اور جو بھی اس نے پھیلا دی ان دونوں میں کوئی بھی جاندار. دابا کہتے ہیں وہ جانور جو اپنے اختیار سے چلے، اپنے اختیار سے حرکت کرے، یعنی اپنی مرضی سے چلے، جس کی اپنی مرضی بھی ہو. دابا میں بیکٹیریا وغیرہ سب کچھ آ جاتا ہے. دبیب کہتے ہیں سب سے سلو چال کو، سب سے سلو چال کو، لیکن اس چال میں یا موومنٹ میں یا حرکت میں اپنی مرضی بھی شامل ہوتی ہے. ٹھیک ہے، یعنی جس میں بھی لائف ہو، جو بھی حرکت کرتا ہو اور جو اپنی جگہ سے آگے موو کر سکتا ہو، چاہے کچھ بھی ہو. وَهُوَ عَلَى جَمْعِهِمْ، اور وہ ان سب کو جمع کرنے پہ، اکٹھا کرنے پہ، اِذَا يَشَاءُ قَدِيرٌ، جب وہ چاہے، پوری طرح قادر ہے. اگر آپ کو ایک مرغی پکڑنی ہو نا، جو زمین پہ دوڑتی ہے، جس کی رفتار آپ سے زیادہ نہ ہی ہو، اس کو بھی پکڑنے میں مصیبت ہوتا ہے. کبھی تجربہ کیا؟ ایک بلی کو پکڑنا ہو، کتنی حیران کن بات ہے نا، کتنا کچھ پھیلایا اس نے ساری زمین اور آسمانوں میں، اور جب وہ چاہے سب کو اکٹھا کر کے رکھ دے، سمیٹ لائے، بلا لے، واپس پلٹا لے، واپس آ جاؤ، اور سب آ کے کھڑے ہو جائیں. کیا آپ اپنے بچوں کو ایسی کہانیاں سنا نہیں سکتے؟ اصل میں یہ کہانیاں میں صبح سنا کے آ رہی ہوں، جب مجھے زیادہ آسانی ہوئی آج سنانے میں، شاید ایسے ہی گزر جاتی. یعنی اللہ تعالیٰ سے محبت دلانے اور اس کی قدرت کے نشان پر غور کرنے میں بہت ہی سمپل چیزیں ہیں جن سے اللہ تعالیٰ کی ہستی کو پہچانا جا سکتا ہے. یہاں سے اتنا برسات ہوتی ہے، جن علاقوں میں بہت برسات ہوتی ہے، تو بہت پھر لائف نظر آتی ہے ہر طرح، چڑیا، پرندے وغیرہ. اور پھر لوگ کیا کرتے ہیں، مشغلے کے طور پہ چڑیا پکڑتے ہیں، ٹھیک ہے، ہر طرف وہ پھیل جاتے ہیں پرندے. یعنی ایک جس طرح بارش برسنے پہ ہر علاقے میں کچھ کچھ طریقوں سے انجوائے کرتے ہیں، تو کچھ علاقوں میں اس طرح بھی انجوائے کرتے ہیں پرندے پکڑ کے. یا پھر لیکن اس کے کتنے صبر آزما مرحلوں سے گزرنا پڑتا ہے نا، کتنا انتظار کرنا پڑتا ہے. ایک مچھلی پکڑنی ہو تو کتنا صبر آزما کام ہوتا ہے. تو یہ صرف زمین نہیں، پانی کے اندر بھی، آسمانوں میں بھی، بری بحری فضائی جتنی مخلوق ہے، سب اسی نے پھیلائی ہے، اور جب چاہے واپس پکڑ لے، سمیٹ لے. وَهُوَ عَلَى جَمْعِهِمْ اِذَا يَشَاءُ قَدِيرٌ، جیسے ابراہیم علیہ السلام نے کہا تھا کہ اللہ تعالیٰ آپ کیسے پکڑیں گے ان کو، کیسے زندہ کریں گے ان سب کو. قال اولم تؤمن قال بلى ولكن ليطمئن قلبي قال فخذ اربعة من الطير فصرهن الي ثم جعل على كل جبل منهن جزءا ثم ادعهن ياتينك سعيا. دوڑتے ہوئے آ جائیں گے تیرے پاس، اللہ تعالیٰ بھی بلائے گا، دوڑتے ہوئے سب مخلوق حاضر ہو جائے گی، کوئی بھی سرتابی نہیں کرے گا. وما اصابكم من مصيبة فبما كسبت ايديكم، اور جو بھی پہنچی تم کو کوئی مصیبت، وہ تمہارے اپنے ہاتھوں کی کمائی سے آئی. وَيَعْفُ عَنْ كَثِيرٍ، اور بہت سے قصوروں سے وہ ویسے ہی درگزر کر جاتا ہے، یعنی انہیں معاف کر دیتا ہے. یاد رکھیے کہ یہاں انسانی مسائل کی وجوہات نہیں بیان ہو رہے، بلکہ اہل مکہ پر اس وقت جو قحط وغیرہ کی تکلیف آئی تھی، اس کی طرف اشارہ ہے کہ تم جو اپنے نبی کو پریشان کر رہے ہو، تو تمہیں احساس دلانے کے لیے جو تکلیفیں تم پر اس وقت آئی ہیں وہ تمہارے اپنے ہی قصوروں کی وجہ سے آئی ہیں. یہ مکہ میں پڑنے والے قحط کی طرف اشارہ ہے، جو دراصل ان کے لیے ایک عبرت کا ذریعہ تھا، لیکن انہوں نے اس سے عبرت نہ پکڑی. جیسے فرعون کا حال ہوا، یعنی ایسا نہیں ہوا کہ ادھر موسیٰ علیہ السلام کی بات اس نے نہیں مانی، ادھر اللہ تعالیٰ نے اس کو عذاب سے دوچار کر دیا. آپ نے تاریخ پڑھی ہوگی، قرآن پاک میں بھی یہ سب باتیں بیان ہو چکی ہیں کہ موسیٰ علیہ السلام کی تعلیمات کے انکار کے بعد وقتاً فوقتاً اہل مصر پر طرح طرح کے عذاب نازل ہوئے، جن میں خون کا اترنا، ٹڈیوں اور سرسریوں کا پیدا ہونا، مینڈکوں کا پیدا ہونا، یعنی ان کے کھانے میں، ان کے برتنوں میں، ان کے پینے کے پانی میں، ان کے بستروں پہ، ان کی ہر چیز میں یہ سب شامل ہو گیا تھا. اور ہر مصیبت کے آنے پر وہ کیا کرتے تھے؟ موسیٰ علیہ السلام کے پاس آتے، اپنے رب سے دعا مانگو، اگر ہم سے یہ عذاب یا مصیبت ٹال دے تو ہم تجھ پر ایمان لے آئیں گے. لیکن کیا ہوتا، ہر دفعہ جب مصیبت ٹل جاتی پھر وہ ویسے کے پیسے ہو جاتے، پھر ایک اور عذاب آتا، پھر ایسا کرتے، پھر عذاب آتا، پھر ویسا ہوتا. اتنی دفعہ ان کو سمجھانے کے بعد اور طرح طرح کی مشکلات میں ڈالنے کے بعد جب وہ نہیں مانے تو پھر کیا ہوا، ان کو ایک بڑے عذاب سے دوچار کر دیا گیا. اسی طرح ہر انسان کی زندگی میں بھی چھوٹی بڑی مصیبتیں، تکلیفیں وارننگ کے طور پر آتی رہتی ہیں. اگر انسان اس موقع پر اپنی اصلاح نہ کرے، اپنے قصور کو جان کر اس کو دور نہ کرے، جو کہ مصیبت پڑنے پر فوراً انسان کو یاد آتا ہے، ایک دم انسان کی آنکھیں روشن ہوتی. کوئی بھی مصیبت یوں لگتا ہے جیسے کہ اندھیرے میں بلب روشن ہوتا ہے اور پھر وہ بجھ جاتا ہے، جو انسان کو دکھا جاتا ہے کہ کہاں کہاں غلطی ہے، اصلاح کر لو. جو عقل مند ہوتا ہے ان ایریاز کی صفائی شروع کر دیتا ہے، وہاں وہاں سے ان غلطیوں کو دھونے لگتا ہے، اور جو غافل دل ہوتا ہے وہ پرواہ نہیں کرتا، وہ قصور دوسروں میں تلاش کرنے لگتا ہے. تو اہل مکہ کو کہا یہ جا رہا ہے کہ یہ جو مصیبت بھی تم پر آ رہی ہے، یہ تمہارے اپنے ہاتھوں کی کمائی سے آ رہی ہے، اور بہت سے تمہاری زیادتیوں اور سرکشیوں کو تو اس نے ویسے ہی معاف کر دیا ہے. اور مسلمان کے بارے میں بھی نبی صلی اللہ علیہ وسلم کی حدیث ہے کہ مسلمان کو جو رنج، دکھ، فکر، غم، تکلیف، پریشانی آتی ہے، نصب، وصب، ہم، حزن، عزا، غم، کتنے لفظ ہو گئے، 1, 2, 3, 4, 5 اور 6، چھ کیفیات کا ذکر ہے یہاں حدیث میں. ما یصیب المسلم من نصب ولا وصب ولا هم ولا حزن ولا اذن ولا غم، کہ کسی بھی مسلمان کو جو بھی کوئی رنج، دکھ، فکر، غم، تکلیف اور پریشانی، حتیٰ کہ ایک کانٹا بھی چبھتا ہے، تو اللہ تعالیٰ اس کو اس کی کسی نہ کسی خطا کا کفارہ بنا دیتا ہے، اور بہت سی چیزیں تو اللہ تعالیٰ ویسے ہی معاف کر دیتے ہیں، سزا دیے بغیر دنیا یا آخرت میں. وَيَعْفُ عَن كَثِيرٍ وَمَا أَنتُم بِمُعْجِزِينَ فِي الْأَرْضِ، اور تم زمین میں اللہ کو عاجز کرنے والے نہیں ہو، انہی بات سے کہیں نہیں جا سکتے کہ جہاں تم اللہ تعالیٰ کی گرفت میں نہ آ سکو. وَمَا لَكُم مِن دُونِ اللَّهِ مِن وَلِيٍّ وَلَا نَصِيرٍ، اور تمہارے لیے اللہ کے سوا نہ کوئی دوست ہے اور نہ کوئی مددگار ہے،